नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा। प्रविधि कक्षका आत्मीय मित्र राजनीमा छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो हो कार्यक्रम लोक झन्कार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि करिब करिब 11 बजीसम्मको यो बसाइ रहने गर्दछ, यो समय रहने गर्दछ र यो समयमा तपाईँसँगै रहनका लागि हामी उपस्थित हुने गर्दछौँ। हरेक बार हरेक नयाँ नयाँ कुराहरू तपाईँहरूका माझमा पस्किरहेका हुन्छौँ। कहिले पुराना लोक सङ्गीतका कुराकानी गर्छौँ, कहिले नयाँ सङ्गीतका बारेमा चर्चा गर्छौँ, कहिले लोक सङ्गीतका विविध पाटाहरूको बारेमा जानकारी दिन्छौँ त कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ। आजको यो बुधबारी बसाई कलाकारसँग कुराकानी गरिने बसाई रहन्छ र आज हामीले लोक तथा दोहोरी गायक खुमन अधिकारीसँग कुराकानी गर्ने जमर्को गरेर कार्यक्रममा उपस्थित भएका छौँ। यति बेला खुमन अधिकारीकै आवाजमा एउटा गीत सुन्छौँ, त्यसपछि हामी उहाँसँगको कुराकानीलाई अगाडि बढाउनेछौँ। माया भेट्नलाई मौका परी परी मायाको हार हार सुटुकानी पठाउला तिम्रो घर आँखा मारी मारी तिम्रो पानी सहना यही जन मात्रै हो भने आउला माया भेट्नलाई मौका पारी पारी तिम्रो पानी सहना यही जन मात्रै हो भने आउला माया भेट्नलाई मौका पारी पारी पनि चाहना यही मात्र हो भने आउला माया भेट्नलाई मौका पारी पारी कार्यक्रम लोकझन्कारको सुरुवातमा मैले अगाडि बढाएँ आँखा मारी मारी तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ अनि कार्यक्रम लोकझन्कारको बसाइमा हामी जुटिरहेका छौँ विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज सुनिरहनु भएको छ र आज सुरुवातमै यो गीत बजाउने बेलामा पनि मैले तपाईँलाई भनेको थिएँ आज मैले अतिथिको रूपमा चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीलाई निम्त्याउने छु टेलिफोन सम्पर्कमा भनेर विगत एक दशकदेखि निकै चर्चाको शिखरमा रहिरहन सफल गायक अधिकारीसँग उहाँका समग्र साङ्गीतिक जिन्दगी र आगामी योजनाका विषयमा हामी यो छोटो समयमा कुराकानी गर्ने जमर्को गरिरहेका छौँ यति बेला भने ढिला नगरिकन आज अतिथिलाई स्वागत गर्न चाहन्छु खुमनजी स्वागत छ कार्यक्रम लोकझन्कारमा श्रोताहरूमा सबै आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैजनामा खुमन अधिकारको तर्फबाट पनि नमस्कार हुन्छ नमस्कार र कुराकानी सुरु गरौँ हाल कतिको व्यस्त भइरहनु भएको छ साङ्गीतिक यात्रामा अति नै व्यस्त अब व्यस्तको त कुरै नगरौँ कि यहाँ खाने बस्ने फुर्सदै छैन यो करिब करिब एक दशकदेखि होइन यो साङ्गीतिक क्षेत्रमा लोकदोरी क्षेत्रमा आफ्नो पसिना बगाउँदै आउनु भएको छ यो एक दशकको यात्रालाई कसरी स्मरण गर्नुहुन्छ तपाईँ अब म जब यो क्षेत्रमा प्रवेश गरेँ त्यसपछि यो क्षेत्रमा प्रवेश गरिसकेपछि केही बाधा दुःख कष्टहरू पनि आइपरे अनि पहिला जसरी यो क्षेत्रमा म हिट हुँदा एउटा राम्रो स्वर भएको व्यक्ति हो राम्रो स्वर भएको कलाकार हो भनेर जब श्रोताहरूले चिनिदिनुभयो त्यसपछि म अत्यन्तै व्यस्त भएँ अत्यन्तै व्यस्त भएँ अनि त्यसपछि त्यति बेला एकजना गायकले गायो भने त्यही गायकले मात्र गाउने चलन थियो त्यही गायकलाई मात्र गाउनु पराउने चलन थियो कुनै गायिका चल्यो भने चलेकोले मात्र गाउनुपर्छ भन्ने मान्यता थियो त्यसपछि लगभग एक सत्र जस्तो पनि भयो मेरो अनि मैले धेरै रेकर्डिङमा अब पहिला अग्रज कलाकारहरूले धेरै गाइरहनु भएको थियो अनि त्यसपछि म प्रवेश गरिसकेपछि अनि मैले गाउन सुरु गरेँ अनि लोकदोरी बाँडियो त्यसपछि लोकदोरी बाँडिसकेपछि सबैले गाउनुभयो त्यसपछि त्यो भिडमा म पनि छिरेँ अनि म छिरिसकेपछि त्यसपछि गाउँदै गएँ अत्यन्तै व्यस्त हुँदै गएँ कार्यक्रममा पनि अत्यन्तै व्यस्त भएँ अहिलेसम्म पनि अत्यन्तै व्यस्त अहिले पछिल्लो समयमा धेरै स्टेज प्रोग्रामहरू अब कलाकारलाई एउटा राहतको विषय बनेको छ स्टेज प्रोग्राम त्यसपछि रेकर्डिङ त छँदैछ अब पछिल्लो समयमा पनि धेरै राम्रो गर्न सफल बनेको छु। धेरै श्रोताहरूले रुचाइदिनु भएको छ मैले सिर्जना गरेका मैले गाएका गीतहरू, खुसी छु अत्यन्तै। जुन जुन रफ्तारमा तपाईँको जुन बरपिपल चाहिँ हुन मन लाग्छबाट अझ तपाईँको यो साङ्गीतिक यात्रा अझ चुलीमा उक्लिएको थियो नि, त्यो बीचमा एकपटक एकदमै आधी जसरी उर्लियो भने अहिले पछिल्ला केही दिनहरूमा अथवा तपाईँका स्टेज कार्यक्रमहरूको व्यस्तताले हो अथवा अन्य कारणले त्यो आफ्नै ठाउँमा रहला, तर जुन लोकसङ्गीतका पारखीहरूको एउटा आरोप चाहिँ के रह्यो भन्दाखेरि खुमन अधिकारी चाहिँ यो क्षेत्रबाट अलिकति टाढा भयो कि जस्तो पनि आरोप रह्यो नि, यसलाई कसरी खण्डन गर्नुहुन्छ? टाढा भएको भए त म यो क्षेत्रमा लाग्दै राख्थिनँ नि, पछिल्लो समयमा गाएका गीतहरू आउँदै आउँथेनन् यो क्षेत्रमा टाढा भएको भए, किनभने पछि अहिलेको समयमा यदि रेडियो टेलिभिजन हेर्नुहुन्छ भने अरूले भन्दा मैले गाएका गीतहरू बढी मात्रामा प्रमोट बजिरहेछन् अहिले पनि होइन, त्यसले गर्दाखेरि अब केही बाहिर कार्यक्रममा जाँदाखेरि अनि अब एउटा नाम चलिसकेकोलाई जहाँ पनि बोलाउने चलनै हुन्छ होइन, त्यसले गर्दाखेरि एकचोटि चलिसकेपछि ल फलानालाई बोलाउँ भनेर अब धेरैले मलाई पनि मन पराउनुहुन्छ, मलाई बोलाउनुहुन्छ स्टेज प्रोग्राममा जानै पर्यो, कहिले एक महिना डेढ महिना बाहिर बस्नुपर्छ, कहिले विदेश गएर बस्नुपर्छ प्रोग्राम गर्नुपर्छ, त्यो अवस्थामा केही कम रेकर्डिङमा कम हुने त्यो छुट्टै हो, तर रफ्तार भनेको पहिलाको भन्दा अझै अहिले अझै आफ्नो अब पहिलाको र अहिलेकोमा विश्लेषण गर्नुपर्दा त पहिला मैले अगाडि नै भनिसकेँ नि तपाईँलाई, एकजना गायकले गायो भने त्यसलाई मात्र गाउन लगाउने चलन थियो, अहिले राम्रो स्वर भएको अथवा आफ्नो एल्बममा ठिकै छ केही उठ्ला भन्ने छैन, आफै मेहनत गर्छु मैले आफैले गाउँछु जस्तो हुन्छ त्यस्तै आफू मेरो इच्छा छ भने भनेर आफैले गाउने चलन पनि छ, त्यसले गर्दा पनि बाँडिएको छ गीतहरू। अब मैले पछि त्यो अवस्थामा पनि यतिको मेहनत गरेर यसरी अगाडि बढ्नु भनेको ठुलो कुरो हो जस्तो लाग्छ मलाई। कुरा चाहिँ एकदम सही हो, र तपाईँका जुन साङ्गीतिक यात्रा सुरु हुने दिनलाई सम्झने हो भने त्यति बेला अडियो क्यासेटको बजार एकदमै व्याप्त थियो, कलाकारहरू बाँच्ने आधार त्यहाँ प्रशस्तै थिए, अझ हामीले पनि सुन्न पाइन्थ्यो, 90,000-1,00,000 प्रति अडियो बिक्री भयो अरे फलानु गीत भन्ने सुन्न पाइन्थ्यो होइन, आजभोलि त्यो अडियो बिक्रीको क्रम त ठप्पै छँदै छैन भने यसरी लोकसङ्गीत लगायत अन्य सङ्गीतहरू पनि यसरी आर्थिक जुन कमाउने दृष्टिले अलिकति टाढिँदैछ भने अब लोकसङ्गीतका कलाकारहरू नेपालमा बाँच्ने आधारहरू चाहिँ के रहलान् जस्तो लाग्छ? पहिलाको र अहिलेको तुलना त त्यो पहिलाको जस्तो खोजेर अहिले भएन, किनभने हाम्रा बाबुबाजेहरूले पहिला विदेशतिर बसेका दाजुभाइसँग चिठी पत्रको आदान प्रदान हुन्थ्यो सन्जो बिसन्जो थाहा पाउनको लागि भने अहिले त्यही चिठी पत्र लेख्ने कुरा त भएन होइन, एउटा त्यो पनि हामी विकासको आधारसँगै हामी पनि दौडिन जान्नुपर्छ, हामीले हातेमालो गर्न सक्नुपर्छ, त्यो पनि हामीले नसकेको हो कि जस्तो पनि लागिरहेछ पछिल्लो समयमा। अब धेरै टेक्निकहरू छन्, टेक्निक लगाएर काम गर्यो भने अवश्य पनि एउटा जोसँग प्रतिभा छ, जोसँग खुबी छ, जोसँग क्षमता छ, त्यो कलाकार बाँच्छ र बताउँछ पनि। अब म अहिले आफ्नो बारेमा भन्नुपर्दा मैले यो क्षेत्र बाहेक अन्य क्षेत्र अँगालेको पनि छैन अहिलेसम्म बाँचेको पनि छु, खुसी पनि भइरहेको छु, धेरैले मन पनि पराइरहनु भएको छ र धमाधम गीतहरू गाई पनि रहेको छु र आफैले सिर्जना पनि गरेको छु। अझै पछिल्लो समयमा त जोसँग सिर्जना गर्न सक्ने खुबी छ त्यो कलाकार मात्र बाँच्छ, सिर्जना गर्न नसक्ने कलाकार अरूको आश्रममा बस्ने अरूको एउटा उस मलाई गाउन दिए हुन्थ्यो फलानाले भनेर जसले आश गर्छ त्यो कलाकारलाई चाहिँ बाँच्न अलिक गाह्रो छ जस्तो लाग्छ। त्यसले गर्दा धेरै आफूसँग सिर्जना पनि हुनु पर्यो र सिर्जना पनि उत्कृष्ट हुनु पर्यो, त्यसपछि गाउन पनि सक्ने खुबी हुनु पर्यो, अनि एउटा स्टेज प्रोग्रामबाट धेरै राम्रो बनिरहेछ। अर्को सिआरबिटी विशेष गीतहरू निस्किएर सिआरबिटीमा पनि 1,00,000-1.5 लाख-2 लाखसम्म गइरहेका छन्, त्यसरी पनि कलाकारलाई राहत मिलिरहेको छ। अनि के अरे धेरै छन् नि, अब हामीले पछिल्लो समयमा होइन पहिलाको त अडियो बिक्री हुन्थ्यो, अडियो बिक्री भएर यति रोयल्टी खाइन्थ्यो, अहिले यो समयमा यसरी खान सकिएन र हामी हराइयो सकियो अब यो क्षेत्रमै केही छैन भनेर जसले सोच्छ त्यो चाहिँ एकदम बिल्कुल गलत हो जस्तो लाग्छ, किनभने हुन पर्यो नि, टेक्निक अनुसार हामी पनि दौडिन सिक्नु पर्यो नि, म चाहिँ त्यो भन्न चाहन्छु। र पछिल्लो समयमा जुन तपाईँहरू लामो समयदेखि यो लोक साङ्गीतिक यात्रामै हिँडिरहँदाखेरि समग्र लोकदोरी क्षेत्रलाई बचाउनका लागि तपाईँहरूको पनि धेरै नै कर्तव्य बन्न जान्छ भने, अब भोलिका दिनमा यो लोक दोहोरीका कलाकारहरूलाई बचाउने, यद्यपि तपाईँले भनिसक्नु भएको छ सिर्जना हुने कलाकार कहिले पनि पछाडि परेको छैन, कहिले पनि मरेको छैन भनेर, यद्यपि लोक समग्र लोक सङ्गीतलाई नै जगेर्ना गर्नको लागि कस्तो कदम उठाइयो भने लोक संस्कृति सदा सर्वदा बाँचिरहला जस्तो लाग्छ? अब हामी त्यो एउटा मात्र कुरामा लागेर लोक संस्कृति बाँच्छ जस्तो लाग्दैन मलाई। धेरै कुराहरू छन् यहाँनिर, धेरै विकृतिहरू फैलिएका छन्, ती विकृतिहरूलाई औल्याउँदै पोट्याउँदै जानुपर्छ। हामी कलाकार, तपाईँ सञ्चारकर्मी, सबैजना मिल्नुपर्छ। मिडियाकर्मीहरूले सपोर्ट गरेर हामी कलाकारहरूको एक साथ भयो भने, एकरूपता भयो भने, यहाँ के मा कमी भएको छ, के केमा विकृति भएको छ, कुन कुन कुराहरूले गर्दाखेरि लोक संस्कृति खस्केको छ, त्यो पनि औल्याउन सक्नुपर्छ। हामी कलाकारहरूमै, हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूकै एकरूपता छैन भने एउटाले गरेको आवाज अर्कोले पछारिरहेको छ, अर्कोले खुट्टा तानिरहेको छ, त्यो अवस्थामा पनि हामी बाँच्न सक्ने आधार अलिक कम भएको हो कि जस्तो लाग्छ। त्यसले गर्दाखेरि अब लोक संस्कृतिलाई बचाउनको लागि हामी सबैजना एकजुट हुनुपर्छ र जसरी विकास मूलक उहरू टेक्निकहरू अगाडि बढेका छन् त्यो टेक्निक अनुसार हामी हातेमालो गरेर दौडिन सिक्नुपर्छ। त्यसपछि अर्को के भन्न चाहन्छु भने, मैले लोक संस्कृतिलाई जगाउनु पर्छ भन्दैमा, लोक संस्कृतिभन्दा बाहिर रहेर गीत सङ्गीतहरू आयो भने त्यस्ता गीत सङ्गीतले लोक संस्कृति जगेर्ना गर्दैन। किनभने पछिल्लो समयमा केही गीतहरू बजारमा भित्रिएका छन्, केही गीतहरू श्रोताहरूले मन पराउनु भएको छ, त्यस्ता गीतहरूलाई चाहिँ हमेसै मन पराउनु भएको छ कि जस्तो पनि लाग्छ। कहिलेकाहीँ ती लोकगीतै होइनन् कि जस्तो पनि लाग्छ। त्यस्ता गीतहरूले लोक संस्कृति बाँच्छ जस्तो लाग्दैन। लोक संस्कृति बचाउनको लागि लोकगीतमा राखिएका बाजाहरू बचाउनु पर्यो। लोकगीत भनेको लोकलयले बुझ्ने गीतै हुनु पर्यो, किनभने एउटा लोकगीत सुन्या छ, लोकगीत बजारमा आएको छ, त्यो गीत सुन्दाखेरि यो कुनै आधुनिक गीत हो कि यो कुनै पप गीत हो कि, श्रोताहरू भ्रममा परेका छन्। किनभने सिआरबिटी त राखेका छन्, एउटा शब्दको आधारले राखेका छन्, तर श्रोताहरू अझै पनि भ्रममा छन्। त्यो चाहिँ पछिल्लो समयमा केही त हराइसकेको छ, त्यस्ता गीत सङ्गीतहरू हराइसके। अब हामी पनि लागि परेका छौँ, तपाईँहरूले पनि सपोर्ट गरेर सबैजना एकरूपता, श्रोताहरू पनि यसमा भ्रममा नपर्नु हुनु मैले हार्दिक अनुरोध गर्दछु। हामी अलिकति अन्त्यमा छौँ। पछिल्लो समयमा तपाईँद्वारा गाइएका धेरै गीतहरूले बजार तताएका छन्, चाहे पढाइ मात्र हो भन्ने भाका होस्, चाहे कोही कोही त मसँग रिसाएकी छिन्, अथवा एउटा केटी पाम, आँखा मारी मारी, आइया बाबा लगायतका दर्जनौ गीतहरूले, तपाईँका गीतहरूले नेपालको साङ्गीतिक बजार तताइरहेको पाएका छौँ भने, कुन भाका चाहिँ यति बेला आफ्नो श्रोताको लागि थोरै तपाईँकै आवाजबाट गुनगुनाइदिनुहुन्छ? पछिल्लो समयमा केही कम भएको हो कि पनि भन्नुहुन्छ, दर्जनौ गीतहरू आइरहेका छन् पनि भन्नुहुन्छ? होइन, मैले भन्न खोजेको चाहिँ, यहाँनिर मैले भन्न खोजेको जुन जसरी रफ्तारमा म दौडिरहेको छु, त्यसरी रफ्तारमा गीत सङ्गीतहरू बजारमा आइरहेका छन्। पछिल्लो समयमा एउटी केटी पामले पनि अत्यन्तै बजार तताएको छ, किनभने यसमा अलिक फरक ले प्रस्तुत भएका छौँ हामीले, यसमा म्युजिकहरू पनि त्यही अनुसार प्रस्तुत गरेका छौँ। जब लोकगीतमा राखिने बाजाहरू सबै राखेर अझै एक्स्ट्रा बाजा के राख्दा राम्रो हुन्छ, अझै फरक कसरी बनाउन सकिन्छ भनेर एउटी केटी पाम भन्ने गीतलाई एकदम मेहनत गरेका छौँ हामीले। यो गीत पनि सुनिदिनु हुनको लागि अनुरोध गर्छु। मैले गाएका गीतहरू सबै श्रोताले मन पराइरहनु भएको छ। अहिले पछिल्लो समयमा एउटा गीत आँखा मारी मारी भन्ने गीत बजारमा आएको छ, त्यो गीत पनि निकै चर्चा पाएको छ, श्रोताहरूले रुचाउनु भएको छ। त्यो गीतको सानो टुक्का सुनाउन चाहन्छु एकदमै। आउँदा बस्न दिए सुकुला नलाए है, धोकाको सुकुला आँखा मारी मारी, तिम्रो पनि चाहना यही जन मात्रै हो भने, आउँला माया भेट्नलाई मौका पारी पारी, तिम्रो पनि चाहना यही जन मात्रै हो भने, आउँला माया भेट्नलाई मौका पारी पारी। धन्यवाद धन्यवाद, निकै सुमधुर आवाज। र अन्त्यमा हामी निकै अन्त्यमा छौँ कुराकानीको, फेरि समय मिलेसम्म तपाईँ चितवन आउनु भएको बखत पारेर हामी स्टुडियोमा नै बस्नेछौँ अथवा फोनमा पनि फेरि कुराकानी गर्नेछौँ। अन्त्यमा जाँदा जाँदै के भन्न चाहनुहुन्छ आफ्ना श्रोताहरूलाई? अब मेरा श्रोताहरूले मलाई मन पराएर नै यो ठाउँसम्म आएको हो. खमन अधिकारी बन्ने सम्पूर्ण श्रेय श्रोताको हातमा दिन चाहन्छु मैले, किनभने मलाई गाह्रो हुन्थ्यो होला यहाँहरूले मैले अगाडिका दिनदेखि जति सङ्घर्ष गरेँ यो ठाउँसम्म आउँदाखेरि उति नै माया, बराबर माया पाइरहेको छु. अझै पछिल्लो समयमा झन माया बढेको छ, किनभने पछिल्लो समयमा अझै म एकदम जागरुक भइरहेको छु. त्यसमा चाहिँ एकदमै थ्याङ्क यू सबै श्रोताहरूलाई, आमुबुवा दाजुभाइ दिदीबहिनीहरूलाई, अनि आगामी दिनमा यहाँहरूको स्वाद अनुसार कसैलाई अमिलो, कसैलाई पिरो, कसैलाई गुलियो, कसैलाई तितो, फरक फरक स्वादहरू मनपर्छ. एकजनालाई एउटा स्वाद मनपर्छ, अर्कोलाई अर्को स्वाद मनपर्छ. यहाँहरूको स्वाद अनुसार मध्यनजर गरेर म फरक फरक कोसेलीहरू प्रस्तुत गर्दै जानेछु, अनि फरक फरक सिर्जनाहरू यहाँहरूको डिमान्ड अनुसार सिर्जनाहरू प्रस्तुत गर्दै जानेछु. डिमान्ड अनुसार राम्रा राम्रा गीतहरू गाउँदै जानेछु. यहाँहरूको मायाको खाँचो छ. अन्त्यमा दुई शब्द बोल्ने मौका दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद. रेडियो अर्पणप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु. हुन्छ, धन्यवाद. यति बेला हामीले कुराकानी गऱ्यौँ चर्चित लोक तथा दोहोरी गायक, करिब एक दशकदेखि साङ्गीतिक बजारलाई तताउँदै आउनुभएका गायक खुमन अधिकारीसँग रहेर उहाँका जुन साङ्गीतिक यात्राका विषयमा हामीले कुराकानी गऱ्यौँ. आजको लागि कार्यक्रम लोकझनकारको समय सकिएको छ. तपाईँसँग विदा माग्नुपर्ने हुन्छ. यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद. प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजुलाई धन्यवाद, र आजको कार्यक्रमका लागि आफ्ना अमूल्य समय उपलब्ध गराइदिनु हुने लोक तथा दोहोरी गायक खुमन अधिकारीलाई धन्यवाद. यही जानकारीसँगै रामु आचार्य बिदा हुन्छु. नमस्कार. को दर्पण सुन्नु होला रेडियो अर्पण. चितवन भ्याली प्लॉटिंग तथा हाउसिंग प्रणाली अब आकर्षक घडेरीहरुको साथमा रत्ननगर 8 परसौनी टाढा गाउँ स्थित 3.5 बिघामा रहेको प्लटहरू रु 3 लाख देखि 20 लाख सम्ममा उपलब्ध छ. सोही प्लटमा आरसीसी